Book 2 46 46 في صالة الديسكو ديسكو مي هل هذا المكان غير محجوز؟ क्या ये सीट खाली है? هل تسمح لي أن أجلس بجوارك؟ क्या मैं आपके पास बैठ सकती हूँ? بكل سرور. जी हाँ. كيف وجدت الموسيقى؟ संगीत कैसा है? عاليه قليلا. थोड़ा सा ऊंचा है. لكن الفرقه تعزف جيدا جدا. लेकिन अच्छा बजा रहे हैं. هل تأتي مرارا إلى هنا؟ क्या आप यहाँ अक्सर आती हैं? لا، هذه هي المرة الأولى. जी नहीं, ये पहली बार है. لم أكن هنا من قبل أبدا. मैं यहाँ पहले कभी नहीं आई हूँ. هل تريد أن ترقص؟ क्या आप नाचना चाहेंगी? ممكن لاحقا. शायद थोड़ी देर बाद. لا أستطيع أن أرقص جيدا. मैं उतना अच्छा नहीं नाच सकती हूँ. هذا سهل جدا. बहुत आसान है. أنا أريك. मैं आपको दिखाती हूँ. لا، في المرة القادمة. जी नहीं, शायद कभी और. هل تنتظر أحدا؟ क्या आप किसी की राह देख रही हैं? نعم، أنتظر صديقي. जी हाँ, मेरे दोस्त की. ها هو يأتي هناك بالخلف. लीजिए, वह आ गया.